सही पराया को मैले माया साईको माने क्या दिन जुटी हुई लागन महीना तेरे भरी मा घर बार छोड़ी आया को छु बसेको छु डरीमा कहिले डाली दाग्ला सके बसेको छु डरीमा कहिले डाली दाग्ला सके घर सम्हाली मैले धर्म छोडे कि नाइ ए अर्को ठाउँ हाम फाली मेरो माया पुगेन र लाग्दो माया दुनियामा जति देख्या अहिले आई था पायालाई प्रीति जन्जालै भयो अहिले आई था पायालाई प्रीति जन्जालै भयो साई दुरै म पनि दुरै जीवन भई अधुरै सोचा जीवन भई अधुरै सोचा को न पुग्ने रहेछ केमा भयो कमी खान बस्न दिया कैछु नगरे बदनामी नगरे दुश्मन को हासो नगरे बदनामी नगरे दुश्मन को हासो छैन काम हामी खान लाउन पुग्याकै छ। बाते लगाउँदा तामी घरी धन्दा सम्हाल्दा पनि जवानीको जसमा पहिले भुल गरे त पनि अहिले आया होसमा तिमी सत्य रहेछौ भने तिमी सत्य रहेछौ भने भागी लौटी मन फर्के जा मैले तेरा लागि तीर्थ व्रत सबै गर्छु शिवनाथका मेला हात समय राम हेर्न जाउला घर पुग्या बेला होइ जाला मनका जसो घर पुग्या बेला होइ जाला मनका जसो